नमस्कार। अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104 थुप्रो 5 समयकासँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np बाट संसारभरि के साथ सुनिरहनु भएको बिहान 10 बजेको अर्पण समाचारमा तपाईँलाई स्वागत छ। म सुजिता हमाल। समाचार सुरु गरौँ प्रमुख समाचारका शीर्षकहरूबाट। आशावाश्रम विरुद्धको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै संविधान सभाको बैठकमा आज पनि मौलिक अधिकारको बारेमा छलफल जारी रहने। ज्येष्ठ नागरिकलाई सार्वजनिक सवारी साधनमा 50% भाडा छोड दिन सरकार सहमत। र विश्वकप फुटबलको 20 औं संस्करण आज रातदेखि ब्राजिलमा सुरु हुँदै पहिलो खेल आयोजक ब्राजिल र क्रोएसिया बीच हुने। जीवन यापन तथा जीवन गुजार्नका लागि कुनै न कुनै व्यवसाय अपनाउनु पर्दछ। कुनै न कुनै व्यवसाय फस्टाउनका लागि सदाबहार विज्ञापन पनि त गर्नुपर्छ। सधैं विज्ञापनका लागि रेडियो अर्पण 104.5 MHz। अब समाचार विस्तारमा। बालश्रम विरुद्धको विश्व दिवस आज बालश्रम अन्त्यका लागि सामाजिक सुरक्षा वृद्धि गरौं भन्ने नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। बालश्रम विरुद्ध सामाजिक सचेतना र सरोकार बढाउने उद्देश्यले हरेक वर्ष जुन 12 तारिकमा यो दिवस मनाउने गरिएको छ। अन्तर्राष्ट्रिय श्रम संगठन आईएएलओले सामाजिक सुरक्षाले बालबालिकाको शिक्षा, स्वास्थ्य सेवा र पोषणमा पहुँच बढाउने र बालश्रम विरुद्ध लड्नका लागि महत्त्वपूर्ण भूमिका खेल्न सक्ने भएकाले यो वर्षको दिवस यसमै केन्द्रित गरिएको जनाएको छ। समाज सेवा तथा मानव अधिकारमा महिला र बालबालिका सिबिसको तथ्याङ्क अनुसार नेपालमा 16 लाख बाल श्रमिक रहेका छन्। तीमध्ये 55,655 जना घरेलु कामदार रहेका छन्। आइएओलोको सन् 2013 को तथ्याङ्क अनुसार विश्वभर सन् 2001 बाल श्रमिकको संख्या 1/3 घटेको छ। सबैभन्दा बढी प्रगति सन् 2008 देखि 2012 भएको छ। यो अवधिमा मात्रै विश्वव्यापी रूपमा बाल श्रमिकको संख्या 4,60,00,000 र जोखिमपूर्ण बाल श्रमिकको संख्या 3 करोडले घटेको छ। तर यो प्रगतिका बावजुद पनि सन् 2016 सबै प्रकारका खराब बालश्रम उन्मूलन गर्ने लक्ष्य अझै पनि प्राप्त नभएको भन्दै आइएएलओले बालश्रम उन्मूलनका लागि अझै प्रयास गर्न आह्वान गरेको छ। थुप्रै कानुनी नीतिगत र राष्ट्रिय स्तरका कार्यक्रम भए पनि गरिबी, जनचेतनाको अभाव, स्पष्ट कानुनी व्यवस्था र कानुनको अभाव जस्ता अवरोधका कारण बालश्रम निवारणले उचित लक्ष्य हासिल गर्न सकेको छैन। नेपालमा 14 वर्ष मुनिका बालबालिकालाई कुनै पनि श्रममा र 16 वर्ष नपुगेका बालबालिकालाई निकृष्ट श्रम र जोखिमयुक्त काममा लगाउन नपाइने कानुनी व्यवस्था रहेको छ। तर जीवन यापनका लागि जस्तो सुकी श्रममा संलग्न हुनुपर्ने बाध्यताले बालबालिकाहरू शारीरिक, मानसिक, सामाजिक, नैतिक र बौद्धिक समस्यामा पर्ने गरेका छन्। तत्कालीन मौलिक अधिकार तथा निर्देशक सिद्धान्त समितिको प्रतिवेदनको बारेको छलफल आज पनि जारी रहने भएको छ। बिहान 11 बजे बस्ने संविधान सभाको बैठकमा यसअघि नै पेश गरिएको तत्कालीन मौलिक अधिकार तथा निर्देशक समितिको सहमतिका विषयहरूको निकोल सम्बन्धी प्रतिवेदन 2071 र सहमतिको विषयहरूको निकोल सम्बन्धी प्रतिवेदन 2071 छलफल जारी रहने संविधान सभा सचिवालयका प्रवक्ता मुकुन्द शर्माले जानकारी दिनुभयो। मौलिक अधिकार तथा निर्देशक सिद्धान्तको बारेमा बोल्न बाँकी रहेका सभासदले आज आफ्नो धारणा राख्नेछन्। संविधान सभाको बैठकले यसअघि राज्य पुनर्संरचना बारेको छलफल टुङ्गाइसकेको छ। एकीकृत नेकपा माओवादीको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेताहरू आज पोखरा जाँदै हुनुहुन्छ। 10 जिल्लाका पार्टी नेता कार्यकर्तालाई प्रशिक्षण दिन अध्यक्ष प्रचण्ड सहित नेता डाक्टर बाबुराम भट्टराई, उपाध्यक्षहरू नानकाजी श्रेष्ठ र पुष्पबहादुर बोकटी, महासचिव कृष्ण बहादुर महरासँगै स्थायी समिति सदस्य नन्दकिशोर पुन पासाङ पोखरा जान लाग्नु भएको माओवादी कास्कीका अध्यक्ष दीपक कोइरालाले रूपकले बताउनु भएको छ। प्रशिक्षणमा तमुवानका 8 जिल्ला र मकरातका 2 जिल्ला गरी 10 जिल्लाका 700 नेताहरूको सहभागिता रहने जनाइएको छ। सरकारले ज्येष्ठ नागरिकलाई सार्वजनिक सवारी साधनमा 2 वटा सिट आरक्षण र 50% भाडा छोड दिन सहमत भएको छ। ज्येष्ठ नागरिकका विभिन्न संघ संस्थाहरूसँग भएको वार्तामा सबै अस्पतालहरूमा ज्येष्ठ नागरिकका लागि छुट्टी वार्डको व्यवस्था र उपचार खर्च निशुल्क गर्न स्वास्थ्य मन्त्रालयले प्रभावकारी कार्यान्वयनको व्यवस्था मिलाउने र मन्त्रालयले गर्न लागेको राष्ट्रिय स्तरको मेयर सर्वेक्षणको काम तीव्रता दिने सहमति पनि भएको छ। सहमति अनुसार ज्येष्ठ नागरिक उपचार स्वास्थ्य उपचार कोषको परिचालन स्वास्थ्य मन्त्रालयले गर्ने, ज्येष्ठ नागरिकलाई सार्वजनिक सेवा प्रदान गर्दा तथा धार्मिक क्षेत्रमा पूजापाठका लागि पालो पर्खिन नपर्ने व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्ने तथा 3 महिनाभित्र ज्येष्ठ नागरिक परिचय पत्र दिनका लागि आवश्यक प्रक्रिया पूरा गरिने भएको छ। समितिका संयोजक महाप्रसाद प्राचुर्यले सहमतिप्रति आफूहरू सहमत नभएको भन्दै आन्दोलन जारी रहने बताउनु भएको छ। उहाँले आफ्नो मागहरूको सम्मानजनक सम्बोधन नहुँदासम्म आन्दोलन नरोक्ने बताउनुभयो। मनसुन सुरु हुन ढिलाइ हुँदा देशभर गर्मी बढेको छ। पूर्व र मध्य भागको तुलनामा पश्चिममा गर्मी धेरै रहेको जलदता मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। लामो समयदेखि पानी नपरेका कारण पश्चिममा गर्मी बढेको हो। दिफाल नेपाल गजमा तापक्रम 44 डिग्री सेल्सियस भन्दा माथि पुगेको छ। यस्तै धनगढी भैरवा लगायतमा 40 डिग्री सेल्सियसको हाराहारीमा तापक्रम पुगेको छ। सुर्खेत र दाङको तापक्रम 35 डिग्री भन्दा माथि पुग्ने गरेको छ। जनकपुर र सिमरामा पनि 35 डिग्री सेल्सियसको हाराहारीमा तापक्रम भए पनि पश्चिमको तुलनामा मध्य र पूर्वी तराईमा गर्मी केही कम भएको छ। पूर्वमा बेला बेलामा पानी पनि हुँदा पानी परेको बेला शीतल हुने गरेको छ। मनसुन सुरु हुन एक हप्ता लाग्ने भएकाले अझै केही दिन गर्मी बढ्ने मौसमविदहरूले बताएका छन्। अब पालो अर्पण जनावासको अर्पण जनावासमा हाम्रो प्रश्न छ, आगामी संविधानमा धर्म परिवर्तन दण्डनीय हुनुपर्ने राप्रपा नेपालका अध्यक्ष कमल थापाको भनाइप्रति तपाईँ के भन्नुहुन्छ? ए लोकतन्त्र विरोधी बोली बी राष्ट्रस्ता बिउताउने खेल सी सही कुरा। अर्पण जन आवाज में तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ। जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आर टाइप गरी एक स्पेस दी पीओएलएल पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44 55 वा 45 55 मा पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साँझ 5 बजे को अर्पण बुलेटिन मा प्रस्तुत गर्नेछौ। पालो ट्राफिक खबरको यति बेला नानगढे टोडा बिरगञ्ज सडक खण्ड खुल्ला छ। त्यसै गरी नानगढ मोगलिन मोगलिन ओबिसी काठमाडौँ सडक खण्ड मोगलिन द मौली पोखरा सडक खण्ड र नानगढ प्रासी बुटोल सडक खण्ड पनि खुल्ला छ। ट्राफिक खबरको साथमा फोटो पॉइंट फुल डिजिटल कलर ल्याब एन्ड डिजिटल फ्लेक्स प्रिन्ट रत्नगर 100 राचोक चितवन फोन नम्बर 056563063 मोबाइल नम्बर 9855061743। मौसम सम्बन्धी जानकारी, चितवन जिल्लाको आजको अधिकतम तापक्रम 43 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 26 डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। त्यस्तै आज दिनभर घाम लागे तापनि बेलुका भने पानी पर्न सक्ने सम्भावना रहेको महाशाखाको भनाइ छ। मौसम हेरी सोप्रति सजग भई आफ्नो खेत बालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ। एस अर्पण मौसम जुवानी सामुदायिक पुस्तकालय द्वारा जनहित का लागि जारी गरिएको हो। अब खेल समाचार। आज मध्यरातिदेखि विश्वकप फुटबल प्रतियोगिता सुरु हुँदैछ। ब्राजिलको साओ पाउलो खेल मैदानमा नेपाली समयअनुसार मध्यराति पौने 2 बजे सुरु हुने पहिलो उद्घाटन खेलमा ब्राजिल र क्रोएसिया भिन्नेछन्। फिफा वरियता क्रमअनुसार तेस्रो स्थानमा रहेको ब्राजिल सबैभन्दा बढी 5 पटक विश्वकप फुटबलको उपाधि जितिसकेको छ भने 18 स्थानमा रहेको क्रोएसिया सेमी फाइनलसम्मको यात्रा मात्र तय गर्न सकेको छ। यसपटक ब्राजिल अर्जेन्टिना र जर्मनीलाई उपाधिको दावीदार मानिएको छ। 20औं संस्करणको यसपालिको विश्वकप फुटबल प्रतियोगितामा 32 वटा देशको सहभागिता छ भने कुल 64 वटा खेल हुनेछ। ब्राजिलको विभिन्न 12 वटा सहरमा 37 गतेसम्म चल्ने प्रतियोगिताको विजेता टोलीले 3.50 करोड अमेरिकी डलर पुरस्कार पाउनेछ भने दोस्रो हुनेले 2.50 करोड, तेस्रो हुनेले 2.20 करोड अमेरिकी डलर पुरस्कार पाउनेछ।

रेडियो अर्पण लोक संस्कृति जगेर्नामा सदा तत्पर।